रेडियो अर्पण लोक संस्कृति जगेर्नामा सदा तत्पर कर्णप्रिय सुमधुर लोक भाकाको बहार यो हो कार्यक्रम लोक झंकार हरेक दिन बिहान 10 बजेको अर्पण समाचार पछि मात्र रेडियो अर्पण 104.5 MHz सुन्न नभुल्नुहोला कार्यक्रम लोक झंकार अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 MHz र यो कार्यक्रम लोक झंकार नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोक झन्कारमा प्रविधि कक्षका आत्मीय मित्र राज अनि म छु तपाईँकै लोक भाकाको मित्र रामु आचार्य सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz अनि विश्वको जुन कुनै कुनामा रहेर पनि www.radioarpan.com.np मार्फत तपाईँ यो आवाज सुनिरहनु भएको छ। कार्यक्रम लोक झन्कारमा हामी हरेक दिनको बसाइमा हरेक नयाँ नयाँ कुराहरूलाई अगाडि बढाइरहेका हुन्छौँ। कहिले कलाकार मित्रसँग कुराकानी गर्छौँ, कहिले पुराना भाका, कहिले नयाँ भाका, कहिले लोकसङ्गीतको जानकारी लगायतका धेरै कुराहरू रहने गर्दछन् कार्यक्रममा। र आजको यो आइतबारीय बसाई पुरानो भाकाहरू अगाडि सार्ने बसाई हो। पुराना भाकाहरू मार्फत तपाईँलाई मन्त्रमुग्धित पार्नका लागि हामी उपस्थित भइसकेका छौँ र स्वयंरूप आज पनि हामी यो बसाइमा छौँ र आज समग्रमा पुराना भाकाहरूद्वारा तपाईँलाई मनोरञ्जन दिनेछौँ। अझ भनौँ, वर्तमान समयमा लोकदोहोरी भाकाहरू जुन स्थानसम्म आइपुगेको छ त्यसको एउटा बलियो जग भनेका यिनै पुराना भाकाहरू हुन्। अझ भनौँ, लोक सङ्गीत मात्र नभइकन वर्तमान समयका आधुनिक गीतहरू पनि पुराना लोक सङ्गीतकै जगबाट खडा भएको इतिहास मान्न सकिन्छ र धेरै भाकाहरू छन्। अझ भनौँ, पुराना भाकाहरूमा ठेटपनाहरू, जुन गाउँका कुराहरू छन् त्यही गाउँका शब्दहरू अथवा लयहरू टपक्क टिपेर बनाइन्थ्यो भने आजभोलि शब्द रचना गर्नेहरू एउटा कोठाभित्र बसेर मात्रै सङ्गीत सिर्जना गरिदिँदा, भाका सिर्जना गरिदिँदा अनि शब्द सिर्जना गरिदिँदाखेरि लोक सङ्गीतको वास्तविकता मरेको हो भन्ने टिप्पणी पनि गर्ने हामीले सुन्ने गरेका छौँ। आजको यस बसाइमा पुराना भाकाहरू अगाडि सार्छौँ, केही छलफल पनि गर्छौँ पुराना भाका सम्बन्धी। यति बेला सुरुवातमा एउटा भाका अगाडि सार्छौँ तपाईँका लागि। यो भाकापछि फेरि पनि कार्यक्रममा हामी उपस्थित हुनेछौँ। डल्ली मगरनी हो सुन माया, बोलना मन लाग्दै न हो पीरा पर्यासी हो सुन माया, बोलना मन लाग्दै न हो पीरा पर्यासी हो सुन माया, बोलना मन लाग्दै न हो पीरा पर्यासी। Go कमलको सेफ्टी लाइदेऊ फुलको माया दिउँला हृदयको औठी दिउँला सुनको सोह्र वर्षे जोवन रहेछ अहिले तिमी धन दुखियाले लाको माया अहिले तिमी मान सोह्र वर्षे जोवन रहेछ अहिले तिमी धन दुखियाले लाको माया अहिले तिमी मान डल्लीमा गर्नी हो सुन माया बोल्न मन लाग्दैन हो पीर पर्यासी हो सुन माया बोल्न मन लाग्दैन हो पीर पर्यासी पानामा उठी हिँड्छु मनको कल्पनाले रात दिन रोही बस्छु तिम्रो सम्झनाले विपानामा उठी हिँड्छु मनको कल्पनाले मर्चङ्गीको सोरै राम्रो सारङ्गीको ताती माया गर्ने कोही छैन एक्लो जीवनमा मर्चङ्गीको सोरै राम्रो सारङ्गीको ताती माया गर्ने कोही छैन एक्लो जीवनमा डल्लीमा गर्नी हो सुन माया बोल्न मन लाग्दैन हो मेरा पर्यासी डल्लीमा गर्नी हो सुन माया बोल्न मन लाग्दैन हो मेरा पर्यासी मेरा पर्यासी हो सुन माया बोल्न मन लाग्दैन हो मेरा पर्यासी बिहान दिउँसो साँझ र रातमा रेडियो अर्पण छ सधैँ साथमा सुन्नु होला रेडियो अर्पण सूचना र गीत सङ्गीत समाचार बनेको छ सबको दर्पण। नमस्कार, म लोक तथा दोहोरी गायक केशव शर्मा यहाँहरू सुन्दै हुनुहुन्छ लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज। सुन्नु होला रेडियो अर्पण। प्रसूति तथा स्त्रीरोग सम्बन्धी बिरामीहरूका लागि विशेष जानकारी एस टाँडी रत्नगर पोलिक्लिनिक प्राली तथा रत्नगर मेडिसिन सेन्टर मेन रोड टाँडीमा प्रत्येक शनिबार बिहान 10 बजे वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर श्री प्रसाद अधिकारी आउँदै हुनुहुन्छ। त्यसैले तल्लो पेट दुख्ने, पिसाब पोल्ने, महिनावारी हुँदा अत्याधिक रक्तस्राव हुने, महिनावारी अनियमितता तथा गडबडी, सेतो पानी बग्ने, पाठेघरको मुखमा घाउ भएको, बाँझोपन, आङ खस्ने, अस्वाभाविक रूपमा गर्भ खेर जाने तथा गर्भवती महिलाको स्वास्थ्य खेर जाने लगायतका समस्याहरूको सफल उपचार गरिने हुँदा सम्बन्धित बिरामीले लाभ लिनुहोला। फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। सम्पर्क टाँडी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर 2 मेन रोड टाँडी। फोन नम्बर 0556603141। टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकै सहर सौराचोक टाँडीमा। बेटर माइलेज, बेटर इन्जिन, बेटर ब्रेकिङ र बेटर राउन्ड पावरको लागि सम्झनुहोस्। 2011 मा स्कुटर अफ द इयर बाट सम्मानित मेटल बॉडी भएको 110cc को वेगो स्कुटर। टीवीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको डबल डिस्क बाइक अपाची आरटीआर 180cc।

सुनी नहुनी रेडियो अर्पण रेडियो अर्पण हजुर लाइनी मन पर्ने हामीलाई पनि मन पर्ने समाजकै दर्पण ए रेडियो अर्पण हजुर लाइनी मन पर्ने हामीलाई पनि मन पर्ने समाजकै दर्पण। नमस्कार, म लोक तथा दोहोरी गायक पशुपति शर्मा, अहिले तपाईँ सुन्दै हुनुहुन्छ छोटो समयमा बहुचर्चित हुन सफल रेडियो रेडियो अर्पण 104.5 MHz अर्पण सबैका लागि सधैँका लागि। स्वागत छ फेरि पनि एकैछिनको यो समयमा सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान बनाउन सफल रेडियो रेडियो अर्पण 104.5 MHz ध्वनि तरङ्गमा कार्यक्रम लोकझन्कार तपाईँ सुनिरहनु भएको छ र आज लोकझन्कारको आइतबारीय बसाइ हो। आइतबारीय बसाइमा हामीले तपाईँलाई पुराना भाकाहरू अगाडि सार्ने गर्दछौँ र विश्रामभन्दा अगाडिको समयमा हामीले एउटा भाका राखेका थियौँ, डल्ली मगरनी हो सुन माया बोल्न मन लाग्दैन हो पिर प्रयासी, निकै सुमधुर भाका रह्यो पुरानो भाका, कुमार बस्नेतको आवाजले सजिएको भाका थियो। कुमार बस्नेत नेपाली लोक साङ्गीतिक इतिहासमा निकै चर्चित थिए त्यति बेला र आज पनि कुमार बस्नेतको आवाजको महत्त्व भने कति पनि घटेको छैन। पुराना जुन श्रोता भनौँ अझ पुराना पुस्ताका माझमा अझै पनि लोकप्रिय छन्, यद्यपि नयाँ पुस्तालाई भने पुराना कलाकारहरू त्यति धेरै थाहा नहुन पनि सक्छ। वर्तमान समयमै चलेका गायक गायिकाहरू नै बढी लोकसङ्गीतमा नयाँ पुस्ताको लागि कर्णप्रिय बन्न सक्दछन्। कार्यक्रम लोकझन्कार हो, पुरानो भाकाहरू अगाडि सारिरहेको छु, साथमा पुराना भाकाको विषयमा केही कुराकानी पनि गरिरहेको छु। यति बेला फेरि पनि अर्को भाका सार्नुपर्छ भने इसारा प्रविधि कक्षबाट आयो र पृष्ठभूमिमा धुन पनि तपाईँले सुनिसक्नु भएको छ। यसै भाकालाई अगाडि बढाउँछु, यो भाकापछि फेरि पनि उपस्थित हुनेछौँ कार्यक्रम लोकझन्कारमा। I'm not afraid. पानको पात माया तिमलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलला। निकै सुमधुर भाका यहाँनिर हामीले सुन्यौँ, पुरानो भाका हो र पनि आजसम्म नेपाली लोक सङ्गीतको क्षेत्रमा उत्तिकै सदाबहार, उत्तिकै कर्णप्रिय, उत्तिकै मनमनमा बस्न सफल भाका हामीले तपाईँको लागि अगाडि सार्यौँ। कार्यक्रम लोक झन्कारमा रहेर यिनै पुराना भाकाहरू अगाडि बढाउँदा बढाउँदै आजको लागि कार्यक्रमको निर्धारित समय सकिसक्यो भन्ने इसारा पनि मैले पाइसकेको छु। त्यसैले पनि बिदा माग्ने समयमा छौँ हामी। यतिन्जेलसम्म जहाँ रहेर जस्तोसुकै अवस्थामा रहेर पनि हामीलाई सुनेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यस्तै यतिन्जेलसम्म अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जको यो ध्वनि तरङ्गमा रहिदिनु हुने तपाईँहरूलाई पनि धन्यवाद र प्रविधि कक्षबाट साथ दिने आत्मीय मित्र राजलाई पनि धन्यवाद। कार्यक्रम लोक झन्कारको आजका लागि निर्धारित समय सकिएको छ। कार्यक्रमबाट तपाईँकै लोक भाकाको मित्र रामु आचार्य पनि बिदा हुन्छु। नमस्कार। भुई कहिले छुन्छ र भुई कहिले छुन्छ र बिना चिन्तन घर जम कसरी हुन्छ र फेरो फेरो सलाम छ मेरो भुई कहिले छुन्छ र भुई कहिले छुन्छ र बिना चिन्तन घर जम कसरी हुन्छ र फेरो फेरो सलाम छ मेरो बाँच्नु हेर भुइँ पानी छुदैन भुइँ पानी छुदैन तिमी राम्रो विचार समाचार गीत सुन्न पाउँछ राम्रो विचार समाचार गीत सुन्न पाउँछ 104.5 रेडियो अर्पण आउँछ गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण गयो जिन्दगी दोस्तै भयो त कहिले आठ पास नहुने भइस म कहिले एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन छि छि छि छि छि हेर यी लाछीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेशन नेटवर्कमा कक्षा 5 पास भई 6, 7 र 8 फेल भएका विद्यार्थीहरूलाई कक्षा 8 त्यस्तै कक्षा 8 पास भई 9, 10 तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेशन नेटवर्क रत्नगर 1 बकुलहर रोयल क्याफेको माथि फोन नम्बर 0556 63 396 मोबाइल 98550 62 377 साथमा अक्टोबर इन्टेकको लागि जापानिज भाषाको कक्षाहरू पनि सञ्चालन भइरहेको छ